नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np/ संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा, नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईको विचार मार्क्सवाद भन्दा बाहिरको भएको आरोप लगाउनु भएको छ। नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले पर्वतमा आयोजना नागरिक अन्तर्क्रिया कार्यक्रममा सन्ले बाबुरामले मार्क्सवाद छाडेर नव उदारवादी विचार लिएको त्यो विचारका आधारमा सहमति हुन नसक्ने बताउनुभयो। मार्क्सवादभित्र नयाँ विकास हुन सक्छ, तर मार्क्सवादबाट बाहिरिने कुरासँग एकता सम्भव छैन उहाँले भन्नुभयो। बाबुरामले आफ्नो नव उदारवादी सोचमा परिवर्तन गरेमा सोच्न सकिन्छ। तत्काल भट्टराईले आफ्नो विचार नसच्याएसम्म सहमति नहुने उहाँले स्पष्ट पार्नुभयो। एकीकृत नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै नै एकता हुन सक्ने उल्लेख गर्दै विप्लवले आफ्नो पार्टीका तर्फबाट अघि सारिएका छ बुदामा सहमति भएमा एकताको सम्भावना बढ़िरहेको बताउनुभयो। अर्को प्रसंगमा विप्लवले नेकपा माओवादी कर्नरमा बस्न तयार नरहेको बताउनुभयो। उहाँले शान्ति र संविधानको पहिलो हकदार नेकपा माओवादी भएको बताउँदै माओवादीलाई बाहिर राखेर संविधान बन्नै नसक्ने ठोकुवा गर्नुभयो। माओवादीलाई छाडेर दुई चार पार्टी बस्तीमा समस्या समाधान हुँदैन उहाँले भन्नुभयो। शान्ति सम्झौताको सहमतिमा टेकेर समाधान खोज्न हामी सधैँ तयार छौँ। हाम्रो निर्णय हामीलाई नै गर्न दिमा समाधान निस्कन्छ उहाँले भन्नुभयो। राष्ट्रिय स्वाधीनता बन्दगी राखेर हुने निर्णय कदापि मान्य हुँदैन विप्लवले भन्नुभयो। एमाले उपाध्यक्ष वामदेव गौतमले आफू अध्यक्ष बन्नका लागि केपी ओलीसँग कुनै सम्झौता नगरेको बताउनुभयो। अनि राष्ट्रिय केन्द्रीय पुस्तकालय निर्माणको लागि पुस्तक संकलन अभियानको काठमाडौँमा उद्घाटन गर्दै उपाध्यक्ष गौतमले सो कुरा बताउनु भएको हो। केपी ओलीलाई नवमहाधिवेशनबाट अध्यक्ष बनाएपछि त्यसपछि वामदेव गौतम अध्यक्ष बन्ने हल्ला चलाइएको छ। उपाध्यक्ष गौतमले भन्नुभयो, ओली पछिको अध्यक्ष वामदेव गौतम हुने गरी दुई चार जना बेस सम्झौता भएको भने आएको कुरामा कुनै सत्यता छैन। मैले एमालेको अध्यक्षमा कुनै दावी गरेको छैन। आफूले पार्टीमा नेतृत्व हस्तान्तरणको कुरा मात्र उठाएको सुनाउँदै उपाध्यक्ष गौतमले पार्टीमा साथीहरूले आवश्यकता ठाने नेतृत्व लिने कुरामा पछि नहट्ने बताउनुभयो। आवश्यक परेको अवस्थामा अध्यक्ष हुन तयार छु, तर अहिले नै अध्यक्षमा मेरो कुनै दावी छैन उपाध्यक्ष गौतमले भन्नुभयो। केपी ओलीले नेतृत्व लिएपछि पार्टीको नेतृत्व सर्कलकै युवा पुस्तामा हस्तान्तरण जाने बताउँदै उपाध्यक्ष गौतमले आफूले उठाएको नेतृत्व हस्तान्तरणको मुद्दा स्थापित हुँदै गएको दावी गर्नुभयो। पुस्ता हस्तान्तरण भनेको प्राकृतिक र मानवीय कुरा भएको बताउँदै उपाध्यक्ष गौतमले यो कसैले चाहेर नहुने बताउनुभयो। समय आएपछि पुस्ता हस्तान्तरण कसैले रोक्न सक्दैन उपाध्यक्ष गौतमले भन्नुभयो। त्यस्तो पुस्ता हस्तान्तरण राजनीतिमा ल्याउनु जरुरी छैन। हाम्रो पार्टीको नेतृत्व निरन्तरमा हुन्छ। कार्यक्रममा राष्ट्रपिउले सञ्चालन गर्न लागेको पुस्तकालयका निम्ति गौतमले एउटा ल्यापटप र स्क्यानर मेसिन दिने घोषणा गर्नुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नलप्रासको सुनौलमा आज बिहान भएको सुवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ, दुईजना घाइते भएका छन्। बिहान 9 बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु 1/3019 नम्बरको ट्रक आफै अनियन्त्रित भई मोटरसाइकल र साइकललाई ठक्कर दिँदा साइकलमा सुवार मनहरी गाविस जावाचार निवासी 35 वर्षका मनोज चौधरीको ज्यान गएको हो। ट्रकले लु 11/7414 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन्। दुर्घटनामा रूपन्देही देवदह शीतल नगरका 42 वर्षका पदम सुवेदी र सोही ठाउँका 46 वर्षका मुक्ति प्रसाद श्रेष्ठ रहेका छन्। उनीहरूको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरीकाले सुनहोलले जानकारी दिएको छ। ठक्कर दिने चालक र ट्रक प्रहरीको नियन्त्रणमा छन्। यस्तै बर्दियाको सोरहवामा ट्र्याक्टर पल्टिँदा आज बिहान एकजनाको ज्यान गएको छ, अरू दुईजना घाइते भएका छन्। मुनिबाट काटलोड गरेर फर्कँदै गरेको भे 1/2530 नम्बरको ट्र्याक्टर सरुवा गाविसको सतपटिया गाउँ नजिक पल्टिँदा मैना पोखर 8/24 वर्षका देवीराम थारूको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। ट्र्याक्टर पल्टिँदा घाइते भएका दुईजनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उत्तरी नाइजेरियाको तीनवटा गाउँका स्थानीयवासीले बोको हराममाथि प्रतिरक्षात्मक आक्रमण गरेका छन्। स्थानीयको आक्रमणमा बोको हरामका 200 लडाकु मारिएको प्रत्यक्षदर्शीले बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार बोर्ना राज्यको कालाबाल्ज क्षेत्रमा स्थानीयले बनाएको निगरानी समूहले बोको हरामको आक्रमणमा प्रतिकार गरेको थियो। बोको हरामसँग भएको झडपमा निगरानी समूहका कोही पनि हताहत नभएको प्रत्यक्षदर्शीको भनाइ छ। एक सुरक्षाकर्मीका अनुसार गत हप्ता उक्त इलाकामा बोको हरामले गरेको आक्रमणमा 300 जनाको मृत्यु भएको थियो। उक्त हमलापछि स्थानीयले निगरानी समूह बनाई प्रतिकार गर्न थालेका थिए। बोको हरामले गत महिना बोर्ना राज्यबाट 200 भन्दा बढी स्कुले छात्रहरूको अपहरण गरेको थियो। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज एक खेल हुँदैछ। बेलुका सभा 8 बजेपछि हुने आजको खेलमा तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स र तालिकाको पुच्चारमा रहेको दिल्ली डेयर डेभिल्स बीच प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म 10 खेल खेलेको राजस्थानको 12 अङ्क रहेको छ भने समान खेल खेलेको दिल्लीको 4 अङ्क छ। राजस्थान आजको खेलमा विजयी हुँदै तेस्रो स्थानमा यथावत रहन खोज्दा दिल्लीले राजस्थानलाई रोक्ने प्रयास गर्नेछ। यसअघि गैराति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ। कोलकाताले मुम्बईलाई 6 विकेटले पराजित गरे। कोलकातामा मुम्बईले दिएको 142 रनको लक्ष्य घरेलु टोलीले 8 बल बाँकी सधैँ पूरा गर्यो। उसका लागि रोमिन उत्पपाले 80 रनको योगदान गरे। जिससँगै कोलकाता 10 अङ्कका साथ चौथो स्थानमा छ भने हारपछि मुम्बई सेमी फाइनल नपुग्दै बाहिरिने अवस्थामा पुगेको छ। हवस् त दिउँसो 1 बजीको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भने नमस्कार। यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल रत्ननगर मोबाइल 98 4 50 49 7 28 प्रेम हिमाली चैनपुर मोबाइल।